रसरसरन पटको सिरेटो मछोरी को उड़ो पल्ला छो सररसरसरन पटको सिरेटो मछोरी को उड़ो पल्ला छो पधान मायाले काठो पारी बलियो दुईटा मुटु एउटे पारी देऊ आकाशमा बादलको घेरा नीलो नीलो आकाशमा बादलको घेरा तिम्रे माया यो मुटुमा बसिसक्यो डेरा मौसमले होके किल्ले मन चञ्चल गरायो छम छम छम पाउजु पाउजु मेरो होसले हरायो रसरसरंकट को सिरेटो मछोरी को उड़ो पल्ला छो बाधान माया ले गाठो पारी बलियो दुईटा मुटु एउटे पारी देऊ दुईटा मुटु एउटे पारी पैसाले हो कि यस्तो पागलै छ यो मन जति जति हेर्छु तिमीलाई होसै हराउँछ झन् सिरेटो मछौरी को उड़ो पल्ला छे सरसरसरंकट को सिरेटो मछौरी को उड़ो पल्ला छे बाधा न मायाले काठो पारी बलियो दुईटा मुटु एउटै पारी देऊ